सम्पर्क कर्णप्रिय सुमधुर लोक भाकाको बहार, यो हो कार्यक्रम लोक झंकार। हरेक दिन बिहान 10 बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण 104.5 MHz सुन्न नभुल्नुहोला कार्यक्रम लोक झंकार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो कार्यक्रम लोक झंकार। हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz र कार्यक्रम लोक झन्कारको व्यवसायलाई लिएर हरेक दिन बिहान 10 बजेको अर्पण समाचार पछि करिब करिब 11 बजेसम्मको समयमा हामी उपस्थित हुने गर्दछौ र स्वयं रूप आज पनि हामी उपस्थित भएका छौ कार्यक्रमको व्यवसायलाई लिएर। हामी फरक फरक दिन फरक फरक जानकारी तपाईँको माझमा राख्ने गर्दछौ र स्वयं रूप आजको व्यवसाय शुक्रबारी व्यवसायमा हामी लोकसंगीतका विविध पाटोहरूमा जानकारी दिने गर्दछौ, लोकसंगीतका समाचारहरू अगाडि बढाउने गर्दछौ। तर यति बेला भने कार्यक्रमलाई शुरूआत गर्न चाहन्छु एउटा मिठो लोक तथा दोहोरी आवाजबाट। यो आवाजपछि तपाईँका माझमा जानकारीका साथमा हामी उपस्थित हुनेछौ। मलाई त सन्झै छ तिमलाई गाएको छ। जस्तो छ मलाई त सन्चै छ तिमीलाई कस्तो छ। यो भाकापछि तपाईँलाई फेरि पनि स्वागत छ। आजको यो विषयमा हामी लोकसङ्गीतका विविध जानकारीहरू दिने उद्देश्यका साथ उपस्थित भएका छौँ। यति बेला तपाईँलाई जानकारी गराउँ, मन्जु महत जसको निधन भएको छ थियो दुर्घटनामा, मन्जु महत स्मृति अक्षय कोषको खातामा अहिलेसम्म एक रुपियाँ पनि जम्मा हुन नसकेको समाचारलाई म यति बेला अगाडि बढाउँदैछु। लोकगायिका मन्जु महतको निधन लगत्तै धेरै भावनामा बगे, त्यसैले धेरैले वचन दिए उनका छोराछोरीका लागि आर्थिक सहयोग गर्छौं भन्ने, तर उनको निधन भएको महिना दिनभन्दा बढी हुनसम्म कसैले सहयोग गरेका छैनन्। मन्जुको पक्षमा सड़कमा नाराजुलुस गर्नेदेखि व्यक्तिगत सहयोगको लागि आश्वासन दिनेले उनको नाममा खड़ा भएको अक्षय कोषमा एक पैसा पनि जम्मा गरिदिएका छैनन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिव मालले वाचा कबोल गरेकाले रकम उपलब्ध गराइदिन आग्रह गरेका छन्। अक्षय कोषका सदस्य समेत रहेका हमाल भन्दछन्, मेगा बैंकमा खोलेको खातामा एक पैसा पनि जम्मा भएको छैन। मेगा बैंकको 00100604813 खातामा रकम जम्मा नभएको हमालले बताएका छन्। यो खातामा जहाँ जति उठेको छ जम्मा गरिन हमालले आग्रह समेत गरे। मन्जु महतको 45 दिनको तिथिमा अक्षय कोषमा जम्मा भएको रकम सार्वजनिक गर्नुपर्ने प्रतिष्ठानले जानकारी दिएको छ। मन्जुका निधन लगत्तै जमुना सनमको नेतृत्वमा युकेबाट 1,46,000, रामकृष्ण बम मल्लले जापानमा उठाएको 70,000 यति चाहिँ उठेको जानकारी प्राप्त भएको छ। तर बैंकमा जम्मा भने हुन सकेको छैन, किन जम्मा भएन यो भोलिका दिनले पनि देखाउलान्। यति बेला मैले जानकारी दिए मन्जु महत स्मृति अक्षय कोषको खातामा रकम जम्मा नभएका समाचार। जति पनि हामीले आज समाचार अगाडि बढाउँदैछौ, सूर्य कुमार छेत्रीद्वारा लिखित नेपाली कलाबाट हामीले अगाडि बढाउँदैछौ। कमलीकान्तले ल्याउँदैछन् झम्के गुलेली भाग 3, यो जानकारी तपाईँलाई दिउँ। झम्के गुलेली भाकाले धेरैको मन जितेको थियो, धेरै सफल भएको भाका हो र विभिन्न अवार्ड पनि जितेको भाका हो झम्के गुलेली। पछिल्लो समयका पूर्वेली गीतका हस्ती गायक कमलीकान्त भेटवालले झम्के गुलेली भाग 3 ल्याउँदैछन्। झम्के गुलेलीले पूर्व पश्चिमका श्रोताको मन जितेपछि उत्साहित बनेका भेटवालले यो एल्बम छिट्टै ल्याउने बताए। म्युजिक नेपाल मार्फत सार्वजनिक गरिने एल्बमको रेकर्डिङ तयारी भइरहेको भेटवालले जानकारी दिए। एल्बममा 9 गीत रहनेछन्। भेटवालले भने एल्बममा पूर्वका जनबोली समेटिएका गोठाले ठेट लोकगीत हुनेछन्। झम्के गुलेलीले अवार्ड र पुरस्कार समेत दिलाएपछि भेटवालले यसलाई नै ब्रान्ड बनाएका हुन्। भेटवालका अनुसार शब्द लय र स्वर आफ्नै रहनेछ। 5 थर 13 थुम त्यस्तै भोजपुर र जन्म जिल्ला भेटवालको जन्म जिल्ला सङ्खुवा सभामा चलेका भाकाहरू उनका नयाँ गीत हुनेछन्। अबको गीतले पश्चिमको श्रोताको पनि मन जित्नेछ भन्ने भनाई कमलीकान्त भेटवालको रहेको छ। उनको जुन झम्के गुलेली भाका निकै सफल रहेको थियो, सबै र बाख्रा उकाली लागे घोरले बाख्रा खाई भनौ झम्के गुलेली, यो भाकाले विभिन्न अवार्ड पनि पाएको थियो। यो भाका हामी एकैछिनपछि सुन्छौ, तर त्योभन्दा अगाडि एउटा जानकारी फेरि पनि। कलाकारहरूलाई वैशाखमै तीजको चटारो परेको छ। यो वैशाख महिना तीज आउन अझै धेरै बाँकी छ, झन्डै 5 नै बाँकी छ, तर गायक गायिका र संकलकलाई वैशाखमै तीजको गीतलाई छोएको छ। रेकर्डिङ स्टुडियोदेखि फेसबुकका भित्तासम्म तीजका कुरा गर्न थालिसकेका छन् कलाकारहरूले। तीजका गीतमा सबैभन्दा धेरै व्यस्त हुने गायक पशुपति शर्मा हुन्। उनले फेसबुकमा तीजका गीत बनाउँदा समस्या र पारिश्रमिक नपाउने खालका विषय उठाएका छन्। लोड सेडिङ र गायक गायिका स्टेजमा व्यस्त हुने हुँदा गीत निकाल्नेहरूले अहिलेदेखि नै तीजका गीत रेकर्ड गराउन थालेका छन्। त्यसैले काठमाडौँका विभिन्न स्टुडियोमा तीजका गीत रेकर्डिङका लागि समय लिइएको छ। मालश्री स्टुडियोमा व्यवस्थापक राम भण्डारीका अनुसार वैशाखमा मात्रै 3 तीजका गीत रेकर्ड भइसकेको छ अहिलेसम्म, अरूले पनि समय लिन थालेको उनले बताए। मालश्रीमा अहिले तेजस रेग्मी, पूर्णकला विसी, अर्जुन खड्का ले तीजको गीत गाइसकेका छन्। गएको तीजमा 12 गीत बनाएर गाएका तीजै हिरो पशुपति शर्मालाई तीजका गीत बनाउने चटारो शुरू भइसकेको छ। पशुपति शर्माले भने सबैले तीजका गीत बनाइदिए भन्छन्, को कोलाई बनाइदिने हो, निकै दोधारमा छु। तीजका गीतबाट पारिश्रमिक नपाइने शर्माको गुनासो छ। शर्मा भन्छन् पोहोर गीत बनाएर गाइदिएका मध्ये 10 जनाले धन्यवाद समेत भनेनन्। पैसाको कुरा टाढाको भयो, तर पनि यो वर्ष आधा दर्जनभन्दा धेरै गीत बनाउने उनको भनाइ छ। तीजका गीत बनाउन पर्दा स्टेज कार्यक्रम नै स्थगित गर्नुपर्ने शर्मा बताउँछन्। पशुपतिले बनाएका गीत जानकी मगर, टिकापुल र अरू केही नयाँ कलाकारहरूले आवाज दिने भएका छन् त्यो गीतमा यसपटक। र मैले यहाँनिर जानकारी गराएँ, तीज आउन अझै बाँकी छ र कलाकारहरूलाई भने यो वैशाख महिनामा नै तीजको चटारो परिसक्यो। यो समाचार तपाईँको लागि अगाडि बढाएँ मैले। यति बेला भने कमलकान्त भेटवालको आवाजमा झम्के बाख्रो खै भनौ झम्के गुलेली यो भाका तपाईँको लागि अगाडि सार्छौ। यो भाकापछि हामी एकैछिन विश्राममा जानेछौ। कलम नै ल्याउन मसिन ल्याउन ए कलम नै ल्याउन मसिन ल्याउन म लेख्छु कि लेख्दिन झम्के गुलेली सासै पल्ट सबैलाई देख्छु ए सासै पल्ट सबैलाई देख्छु मायालाई चाहिँ देख्दिन झम्के गुलेली मायालाई चाहिँ देख्दिन झम्के गुलेली ज्ञानको लहरे बर ए चौतारी ज्ञानको लहरे बर भैँसो यो है टुपैले औ झम्के गुलेली भैँसो यो है टुपैले औ झम्के गुलेली यो तिनजेलसम्म घरबारे छैन ए यो तिनजेलसम्म घरबारे छैन के गर्नु नि रुपैले औ झम्के गुलेली के गर्नु नि रुपैले औ गाउँघरा समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हात खुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हात खुट्टामा धेरै पसिना आउने, नौको समस्या, सोराइसिस, सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण, यौनरोग सम्बन्धी शीघ्र पतन, स्वप्न दोष, गोनोरिया, धातुरोग, भिरिङ्गी, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 056-560-341, एम्बुलेन्स 98455-64-222। टिभीएस कम्पनी का बाइक तथा स्कूटर अब तपाईकी शहर सौराचोक टाढीमा बेटर पावर बेटर माइलेज बेटर इंजिन बेटर ब्रेकिंग र बेटर राउंड पावर को लागि सम्झनुहोस् 2011 मा स्कूटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कूटर TVS कंपनी को रेसिंग टीम ने बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180 सीसी 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाची आरटीआर 160 सीसी साथमा स्टार सिटी 110 सीसी र स्कूटी पेप प्लस पनि। सम्पर्क चितवन टाढी अटोलिङ प्राली टिभीएस अथोराइज डिलर रत्नगर 100 चोक टाढी चितवन, फोन नम्बर 056-562-013। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी।

आज पनि हामीले तपाईँलाई जानकारी दिइरहेका छौँ। शुक्रबार व्यवसायमा लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर तपाईँलाई जानकारी दिइरहेका छौँ। यति बेला फेरि अर्को जानकारी गायक विमलराज छेत्रीको बारेमा, उनी जन्मभूमिको गीत ल्याउँदैछन्। विमलराज छेत्रीका धेरै भाकाहरू निकै चर्चित छ। कुनै समय नेपाली लोक संगीतमा एक छत्र राज गरेका विमलराज छेत्री पछिल्लो समयमा भने सेलाएको पाइन्छ। पछिल्लो समयमा उनका गीतहरू त्यति चलेका छैनन्। कुनै बेला सुपारी चाम्रो लगायतका भाकाहरूले नेपाली लोक सांगीतिक बजार मात्र नभइकन अन्य पूरै बजारलाई समेत कभर गर्न भएको थियो। उनको अहिलेको गीत छ पहिलो पाइला धरतीमा टेकेको, पहिलोचोटि यो संसार देखेको पर्वत मेरो गाउँ, प्राण भन्दा प्यारो लाग्छ नि जन्मिएको ठाउँ। विमलराज छेत्रीको नयाँ गीत हो यो। फरक स्वर फरक लहरले परिचित छेत्रीले आफ्नो जन्मभूमि पर्वत र त्यहाँका विभिन्न ठाउँलाई सम्झिएर यो गीत गाएका छन्। गीत रेकर्डिङ भएर भिडियो समेत गरिसकेका छेत्री भन्छन्, धेरै गीत गाइयो तर आफ्नै जिल्ला र जन्मभूमिको गीत गाएको थिइनँ, अहिले मौका मिल्यो। पर्वतको बारेमा गाएको गीतको पर्वतमै सुटिङ समेत गरेका छन् छेत्रीले। कुमार केसीको निर्देशनमा बनेको भिडियोमा पर्वतका ऐतिहासिक धरोहर, सांस्कृतिक सम्पदा र पर्यटकीय स्थलमा पुगेर भिडियोको छायाङ्कन गरिएको छ। कुस्मा, कुर्गा, पञ्चासे, सेतीबेडी, मालढुङ्गा, गुप्तेश्वर, अल्पेश्वर, केबुलकार, अग्लो पुल, फलेवास, चिसापानी, महाशिला, पैयौँकोट, हुवास, पाखापानी, मोदीबेनी, दुर्लुङकोट, मल्लाज लगायतका ठाउँमा पुगेर भिडियो निर्माण गरेको गायक छेत्रीले जानकारी दिएका छन्। पछिल्लो समयमा संगीत संयोजक अर्थात एरेन्जमा व्यस्त छेत्रीले गीत चाँडै बजारमा ल्याउने बताए। एउटा कलाकारबाट जिल्ला र गाउँले ठूलो आशा राखेको हुन्छ, त्यसैले मैले जिल्लालाई समेटेर गीत गाएको हुँ, विमलराज छेत्रीले भनेका छन्। गीतले पूरै मातृभूमि, बाल्यकालमा खेलेका ठाउँ र सखीहरूको सम्झना गरिएको छ। गीतले भनेको छ, जहाँ पुगे नि गरे नि जे जे काम, मलाई प्यारो बामा जन्म ठाम, यस्ता शब्दहरू धेरै रहेका छन् र यो गीतले उनको जन्मभूमिलाई थप परिचित बनाउनका लागि समग्र पर्वत जिल्लालाई नै अगाडि बढाउनलाई यो गीतबाट ठूलो आशा राखेका छन् विमलराज छेत्रीले। मैले यति बेला जानकारी दिएँ विमलराज छेत्रीले नयाँ गीत ल्याउँदैछन् जुन आफ्नो जिल्लासँग सम्बन्धित गीत ल्याउँदैछन् भने। यति बेला रमिला नेउपानेको आँखा मारी मारी गीतको बारेमा केही जानकारी। आँखा मारी मारी तिम्रो पनि चाहना यही ज्यान मात्र हो भने, आउला माया भेट्नलाई मौका पारी पारी। रमिला नेउपानेको नयाँ लोकदोरी गीत यो हो। लोकगीत र तीजका गीतबाट चर्चामा आएकी रमिलाले अहिले रमाइलो खालको गीत पस्केकी छिन्। खुमन अधिकारीको लय र बाबुराम बोहराको शब्दमा तयार बनेको गीतमा रमिला नेउपानी र खुमन अधिकारीको सुर रहेको छ। कृष्णा म्युजिकले बजार प्रवर्तन गरेको गीतमा शंकर विशीको निर्देशन रहेको छ। पार्वती राई र शंकर विशी स्वयंको अभिनय रहेको यस भिडियोमा देश विदेशका कार्यक्रमहरूमा, स्टेज कार्यक्रमहरूमा व्यस्त भइरहने गायिका रमिलाले पनि यो गीत त्यस्तै कार्यक्रममा आउने दर्शक श्रोताको लागि बनाएको भनेर बताएकी छिन्। स्टेजमा ठट्यौली र नाच्ने गीतका दर्शक बढी हुने उनको तर्क छ। उनले झण्डै दर्जनभन्दा बढी गीत गाइसकेकी छिन्। मैले तिमीलाई रोजिसकेका छु, आज त भेट्न आउँदिनै काली शिवजीसँग, अन्तै मन भुल्ला, मेड इन नेपाल, ओम शिवशंकर भोला, झमझम दर्की उपानी लगायतका गीतहरू उनका चर्चामा रहेका छन्। यति बेला रमिला नेउपानीको गीतको बारेमा पनि केही जानकारी मैले अगाडि सारे। यति बेला भने फेरि पनि अर्को भाका सुन्ने बेला भएको छ। एउटा भाका तपाईँको लागि अगाडि बढाउँछु, यो भाकापछि फेरि पनि उपस्थित हुनेछौ कार्यक्रम लोकझन्कारमा। ta dui चोला यसै भाका राख्दा राख्दै आजका लागि भने कार्यक्रम लोकझनकको समय सकिसकेको छ। बिदा माग्नु पर्ने हुन्छ। यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुकै अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। सम्पूर्ण लोक सङ्गीतका पारखी मित्रहरूलाई धन्यवाद र प्रविधि कक्षबाट यतिन्जेलसम्मको आत्मिक साथको लागि राजलाई धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि कार्यक्रम लोकझनकारको व्यवसायबाट बिदा चाहन्छु। नमस्कार। गजलु आँखैमा दुई दिने यो चोला, दुई दिने यो चोला तिमीरो मा सँगसँगै बिताउँदा खर माइरो होला। जुनी भर आँखैमा राखदेऊ मलाई, गजलु आँखैमा दुई दिने यो चोला, दिने यो चोला तिमीरामा सँगसँगै बिताउँदा खर माइलो होला। दिने यो चोला तिमीरामा सँगसँगै बिताउँदा खर माइलो होला। राख्दिन म Oh, my God.